लोकदोरी गायिका परमिला थापा तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 99.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी। पुनः स्वागत छ मित्रहरू, तपाईँ यति बेला रेडियो मिरमिरे 99.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारी सुन्दै हुनुहुन्छ देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट। र आजको यो बसाइमा मैले यहाँहरूमा आज नववर्ष 2073 को शुभकामना सन्देश कलाकारहरूका तर्फबाट यहाँहरूमा आज प्रस्तुत गरिरहेका छौँ। गत वर्षलाई फर्केर हेर्दाखेरि मैले कार्यक्रमको प्रथम भागमै भने कुनै गीतहरूलाई हामीले फर्केर हेर्न साथ यो गीतले यो किसिमको विकृति ल्यायो, कलाकारहरूका उचाइ फलानोको यति हाई भयो, फलानोको यति लो भयो, यो ढङ्गले हामीले कलाकारहरूलाई उचाल्ने पछार्ने काम गर्दैनौँ। तसर्थ हामीले समग्र गीत सङ्गीतमा लाग्नुहुने श्रोताका चाहना अनुरूपका गीत सङ्गीतहरू कलाकारहरूबाट बजारमा आए ती कलाकारहरूका शुभकामना सन्देशलाई मात्रै हामी लिन्छौँ। बरु हामीलाई मन नपरेको गीत, विकृति फैलिने गीत सञ्चार माध्यमबाट नबजाउँला, तर हामीले यो पनि बुझ्छौँ कि कलाकारहरूका यी साङ्गीतिक यात्रालाई उचाल्ने पछार्ने काम हामी गर्दैनौँ। अहिलेलाई हामीले कलाकार मौसम गुरुङजीलाई अनेरमा लिएको छु। मौसमजीलाई रिडायल गरिदिनुहोस् देवागरजी, उहाँसँग कुराकानी गर्छु, उहाँका शुभकामना सन्देश लिन्छु। बहुचर्चित गायक हुनुहुन्छ मौसम गुरुङजी, उहाँको साङ्गीतिक कोसेली धेरै बजारमा आए 2072 सालमा, पनि अन्य गीत सङ्गीतहरू पनि बजारमा आउने क्रममा नै रहेका छन्। हाम्रो टेक्निसियन साथी दिवाकरजीले मौसमजीलाई सम्पर्कमा लिने प्रयास गरिरहनु भएको छ। मौसम गुरुङजीको सम्पर्क प्राप्त नभएको, उहाँलाई सम्पर्कमा लिन नसकिएको जानकारी मलाई गराउनु भएको छ। म त्यो नम्बर बाहिर पठाउँदैछु, मौसमजीको नम्बर, र उहाँलाई कन्ट्याक्टमा लिएर उहाँको शुभकामना सन्देशलाई म अनेर गर्नेछु मित्र। र तपाईँ यति बेला रेडियो मिरमिरे 99.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारीलाई देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुन्दै हुनुहुन्छ। सँगै गायिका टिका फुनलाई पनि म अनेरमा लिनेछु। उहाँको पनि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा 2072 सालमा निकै राम्रो भूमिका रह्यो। त्यसो त पूर्णकला विशी, देवी घरती, बिनु तामाङ लगायतका धेरै कलाकारहरूका आवाज तपाईँहरूले सुन्नुभयो। र अहिलेलाई भने हामी गायक मौसमजीलाई अनेरमा लिन्छौँ, धेरै कलाकारहरूलाई समेट्न नभ्याइएला जस्तो लागेको छ। र अहिलेलाई मौसमजी हाम्रो सम्पर्कमा हुनुहुन्छ। मौसमजी, यहाँलाई कार्यक्रम लोक चौतारीमा स्वागत छ। हजुर, धन्यवाद हजुर। कता हुनुहुन्छ अहिले? म अहिले ठमेलतिर छु। नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ? शुभारम्भको आज पहिलो दिन हो। हजुर हो, तर हामी नेपाली अलिकति विडम्बना के छ भने, हामी नेपालीहरू इङ्ग्लिस नयाँ वर्षलाई चाहिँ एकदम मान्यता दिन्छ, के अरे नयाँ वर्षलाई त त्यति मान्यता दिएको देख्दिनँ, दुःख लाग्छ। तर म चाहिँ अब एक सानो काम छ मेरो अफिसको, त्यो सकाएर टुरमा फ्यामिली टुरमा जाने प्लानमा छ अहिले चाहिँ। हामी पनि धेरै दुःखी बन्छौँ। आम धेरै व्यक्तित्वहरू नेपाली समाजै भनेर भनौँ, औँसी पूर्ण थाहा हुँदैन, तर यो अङ्ग्रेजी वर्ष, अङ्ग्रेजी संस्कृतिहरूलाई भने हामीले अँगालिरहेका हुन्छौँ। हाम्रो नेपाली मौलिक परम्परा रीतिरिवाजलाई पनि विशेष रूपमा ध्यान दिनुपर्दछ, हामी पनि यही मान्यतामा छौँ। आज रेडियो मिरमिरे 99.4 मेगाहर्जबाट आफ्ना सम्पूर्ण श्रोताहरूलाई सन्देश छोड्न सक्नुहुनेछ, जसको लागि हामीले यहाँलाई सम्पर्कमा लिएका छौँ मौसमजी। एकदमै एकदमै धन्यवाद यहाँलाई पनि। र मैले एकदमै भन्न चाहिरहेको, मैले खोजिरहेको अघि पनि भने, र हामी नेपालीहरू अङ्ग्रेजीलाई ती के अरे हाम्रो दिन दिन्छ, हाम्रो समय दिन्छन्, हाम्रो भनौँ न टाइम दिन्छन्, र हाम्रो नेपाली यो नयाँ वर्ष चाहिँ समय दिएको र उहाँहरूले अलिकति स्पेसल डेको रूपमा नहेरेको। म त एक स्पेसल ठमेलमा बस्छु, ठमेलमा चाहिँ न्यु इयरको अब भनौँ न इङ्ग्लिस न्यु इयर आयो भने यहाँ भिडले मान्छे हिँड्ने ठाउँ हुँदैन, हिजो पुरा सुनसान थियो, आज पनि सुनसानै छ, सबै बिदा होला, रमाइलो छैन, तर दुःख लाग्छ। आफू त अफिस आएको छ, अलिकति कामको बिजी छु, अफिस आएको छ, यसपछि चाहिँ अब फ्यामिली टुरमा जाने प्लानमा छ, र यस रेडियो मिरमिरे 89.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण मलाई माया गर्नुहुने श्रोताहरूलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु राजजी। हुन्छ, धेरै धेरै धन्यवाद। यहाँको साङ्गीतिक यात्रा अझै पनि फलस फुलस फर्स्ट आओस्, अझै लोकप्रियता बटुल्दै अगाडि बढ्नुहोला। हामी हाम्रो तर्फबाट पनि शुभकामना व्यक्त गर्दछौँ मौसमजी यहाँलाई। हजुर धन्यवाद राजी, हस् सम्पर्कमा आइदिनु भयो, समय दिइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। र मित्र, यति बेला म टिका पुनसँग सम्पर्कमा जाँदैछु, उहाँको आवाजलाई अनएयर गर्दैछु। मैले अर्को नम्बर पठाएको छु दिवाकरजी, र यो नम्बरबाट उहाँको सम्पर्कलाई लिने प्रयासमा छु। र यति बेला तपाईँ रेडियो मिरमिरे 99.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारीलाई देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट सुन्दै हुनुहुन्छ। र तपाईँहरूले यो प्रस्तुति सुनिरहनु हुँदाखेरि टेक्निकल पाटोका साथीहरूको नाम उद्घोष भएको छैन, को को हुनुहुन्छ भन्ने किसिमको अन्यलमा पनि हुनुहुन्छ होला। दिवाकर चौधरीजी, राजकपुर महर्जनजी, केशव लामा, ज्ञानु गौतम, राजकुमार चौधरीजी, गौरव दाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण सौगातपुन, प्रगति गिरी, अनि क्षितिजी, अनन्त ढकाल, रमेश धामीजी पनि हाम्रो साथमा हुनुहुन्छ। र सम्पूर्ण सञ्चार गृह जो हामीसँग जोडिएका छन्, यो प्रस्तुति लोक चौतारी प्रस्तुत भइरहेको छ, सो सञ्चार गृहका तर्फबाट पनि आम श्रोताहरूका निमित्त हामी नववर्ष 2073 को शुभकामना व्यक्त गर्दछौँ। र आज कलाकारहरूका शुभकामना सन्देशलाई हामीले लिइरहेका छौँ, श्रोताहरूका शुभकामना सन्देशलाई हामी विभिन्न समयहरूमा अनेर गर्नेछौँ। अहिलेलाई भने लोकपारखी राजीव सुनवारको मायाको गुणबोलको भाका प्रस्तुत गर्छौँ। मौसम गुरुङ र टिकापुनको स्वर रहेको छ, मिलन समीरको लय शब्द रहेको छ लोकपारखी राजीव सुनवारको र मिलन समीरको। यो भाकालाई शिव फोरेस्ट मिडिया प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ मायाको गुण नामाकरण गरेर। र तपाईँ आम सङ्गीत प्रेमी श्रोताहरूलाई लक्षित गर्दै यतिखेर भने म यो भाका प्रस्तुत गर्छु, जुन भाका पनि 2072 सालमा अत्यन्त लोकप्रियता बटुल्यो र जसको कारणले पनि 2072 सालकै अन्त्यतिर लोकपारखी राजीव सुनवारको माया गर्ने मान्छे यो गीत बजारमा आएको छ। अहिलेलाई सुनौँ, यहाँहरूलाई म लक्षित गर्दै मायाको गुण बोलको भाका प्रस्तुत गर्छु। मित्र, तपाईँ यति बेला रेडियो मिरमिरे 99.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारीलाई देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट सुन्दै हुनुहुन्छ। तपाईँहरूलाई लक्षित गर्दै यतिखेर म यो भाका नै प्रस्तुत गर्छु। मेरा मित्रहरू यिनै विविध भाकाहरू प्रस्तुत गर्दै अगाडि बढ्दाखेरि अबला भने म एकजना कलाकारको आवाजलाई मात्र अनियरमा लिन भ्याउँछु। आजको प्रस्तुतिमा एक नारायण भण्डारी, शिव हमाल, पार्वती राई, दुर्गेश थापा अनि लगायत धेरै कलाकारहरूका आवाजलाई अनियर गर्छु भन्ने सोचेँ, तर समय आफ्नै रफ्तारमा अगाडि बढ्यो, समयका पाबन्दीलाई छेक्न नसकिँदो रहेछ। त्यसैले त हामीले 2072 पार गरेर 2073 नयाँ घाममा प्रवेश गरिसकेका छौँ। यो सुखद क्षणमा हर्ष उल्लास उमङ्गले छाओस् यहाँहरूका जीवनमा भन्दै यति बेला प्रस्तुतिको अन्तिम चरणमा काँड क्षेत्रमा लोकप्रियता बटुल्दै नियमित रूपमा आफ्नो गीत सङ्गीतहरू प्रस्तुत गर्नुहुने गायक भोजराज काफ्ले जीसँग म कुराकानी गर्छु। उहाँको लोकल भाले नामक साङ्गीतिक कोसेली 2072 सालमा अत्यन्त लोकप्रिय भए र निकै कर्णप्रिय गीत सङ्गीतहरू क्रमशः उहाँको आवाजबाट, उहाँको सृजनाबाट बजारमा आइरहेका छन्। प्रस्तुतिको अन्तिम चरणमा उहाँसँग मात्रै थोरै कुराकानी गर्न भ्याइएला जस्तो लागेको छ। मैले सम्पूर्ण कलाकार जो प्रस्तुति लोक चौतारीलाई आफ्नो साङ्गीतिक यात्राको महत्त्वपूर्ण प्रस्तुतिको रूपमा लिनुहुन्छ सम्झना गरेँ, समयको अभावले गर्दाखेरि यहाँहरूलाई मैले सम्पर्कमा लिन सकिनँ, त्यसको लागि क्षमा चाहन्छु। र यति बेला भोजराज काफ्ले सम्पर्कमा आउनुभएको छ। 2072 सालमा धेरै गीत सङ्गीतहरू उहाँको बजारमा आए र त्यसो त काँड क्षेत्रका गीत सङ्गीतहरू त्यति बजारमा नआइरहँदाखेरि अनवरत रूपमा उहाँको साङ्गीतिक यात्राका क्रम भने अगाडि बढि नै रहे। भोज दाइ यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर धन्यवाद। हामी अब रेडियो सुनेर बस्नुहुनेछ पूर्ण श्रोताहरूमा नमस्कार। 2073 सालको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। यो शुभारम्भ वैशाख 1 गते 2073 सालको कसरी मनाउँदै हुनुहुन्छ? हजुर एकदमै सही बेला, मैले श्रोतावर जानकारी दिने बेला चाहिँ यहाँले फोन गरिदिनु भयो। यहाँलाई र यहाँको रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। म आज काठमाडौँ उपत्यकाभित्र भनौँ भक्तपुरको सल्लाहघारी तिन कुनेमा 27 देखि 4 गतेसम्म भइरहेको महोत्सवमा आज विशेष दिनमा मेरो प्रस्तुति रहनेछ। मैले आज 3 बजे मेरो पर्त स्टेज सो छ। मैले नयाँ वर्ष चाहिँ भक्तपुरको सल्लाहघारीबाट श्रोतालाई भेटघाट गर्ने क्रममा मेरो फेसबुकतिर पनि लेखेको छु, यसरी तयारी गरिरहेको छु। हुन्छ, यहाँलाई पनि हामी हाम्रो तर्फबाट शुभकामना व्यक्त गर्दछौँ। 2073 सालको जे जति प्रगति भयो गत दिन गत वर्षहरूमा, अझै पनि साङ्गीतिक यात्रामा यहाँका पाइलाहरू सशक्त रूपमा अगाडि बढुन्। काँड क्षेत्रका गीत सङ्गीतहरू अलिकति पछाडि पढेका हुन् कि भन्ने किसिमको आम श्रोताहरूले, अन्य सङ्गीतका विज्ञहरूले मूल्याङ्कन गरिरहनु भएको छ। यो समयमा यहाँले आफ्नो लगाएको जुत्ता खाएर कहिले कता पुग्नुहुन्छ, कहिले कता पुग्नुहुन्छ, गीत सङ्गीतको हितका निमित्त अझै पनि आउँदा वर्ष आउँदा दिनहरूमा निकै उत्कृष्ट गीत सङ्गीतहरू बजारमा आउन्, भोज दाईलाई हामी हाम्रो तर्फबाट शुभकामना व्यक्त गर्दछौँ। हजुर धन्यवाद छ। मैले अब 73 सालको सुरुमै यहाँले भनिहाल्नुभयो, अब खटेर दुःख गरेर गीतहरू निकाल्नुहुन्छ भनेर निकालिराखेको छु। र एउटा अलिकति अब दाई दिदीहरूको कथा पनि 40 का बेसी भन्ने गीत अब यही वैशाख 15 यहाँको मिडियाबाट सुरु गर्नेछु र प्रसारण गर्नेछु, सरकारसँग लिएर आउनेछु भन्न चाहन्छु। हुन्छ, आजलाई हामी छुट्टिन्छौँ है त। हस् नमस्कार र क्षमा मागे मित्र। पुनः यहाँहरू माझ मेरा सबै मित्र हुनुहुन्छ, श्रोता, कलाकार। लोकल भाले बोलको गीत हामी विश्वभूमिमा बजाउँछौँ र सबै कलाकारहरूका आवाजलाई मैले समेट्न सकिनँ। धेरै कलाकारहरूले आफ्ना शुभकामना धेरै श्रोताहरूलाई पुर्याउन पाए हुन्थ्यो भन्ने किसिमको मनसाय राखिरहनु भएको होला, त्यसको लागि म हृदयदेखि नै क्षमा माग्न चाहन्छु। किनकि समय आफ्नै गतिमा चल्यो, समयलाई रोक्न सकिएन। सो अर्थ आगामी दिनहरूमा भलाखुसारी भइसकेपछि तपाईँहरूका सन्देश म कहाँ आइपुग्छ, म रेडियोका तर्फबाट धेरै श्रोताहरूमा आज मेरै बोलीका माध्यमबाट भए पनि पुर्याउँला भन्दै प्रस्तुतिको अन्तिम चरणमा उनै लोकप्रिय गायक भोजराज काफ्ले अनि काव्य आचार्यको स्वरलाई यहाँहरूमा छोड्दै यो कार्यक्रम प्रस्तुत राजु बोरा छुट्टिन्छ। नमस्ते, तपाईँको आजको दिन धेरै शुभ बितोस्, नयाँ वर्षको शुभकामना, ह्याप्पी न्यु इयर। हाम्रो गाउँमा भट्टीको पसल छ, पसल गर्ने साइली झन असल छ, मासु मिठो फालेको माछा तारेको, लेउ लेउ साइली दुई बोतल घरमै पारेको, भट्टीको पसल छ, पसल गर्ने साइली झन असल छ, मासु मिठो फालेको माछा तारेको, लेउ लेउ साइली दुई बोतल घरमै पारेको, मासु मिठो फालेको माछा तारेको, लेउ लेउ साइली दुई बोतल घरमै पारेको, नभन है बोतलमा इज्जत फालेको, सानो सानो भट्टीको पसल छ, भन्छन् मलाई सबैले असल छ, लोकल भाले पारा छु तिमलाई भनेर, खाउ खाउ साइला दुई बोतल पैसा गनेर, खाऊ खाऊ साइला दुई बोतल पैसा गनेर